हजुर नमस्कार नमस्कार अनि सुस्वागतम सँगै साङ्गतिक अभिवादन गर्दछु। कार्यक्रम बस्तीका भाका सुन्नुको लागि रेडियो युनिटी 92.2 मेगाहर्ज ट्युनिङ गरेर बसिराख्नुभएका तपाईँ सम्पूर्ण लोकपारकी श्रोता मनहरूमा आज पनि कार्यक्रम बस्तीका भाका लिएर हामी तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौँ। यति बेला मलाई सिसाको पर्दापारीबाट टेक्निकली सपोर्ट गरिराख्नु भएको छ भरत कैनीजीले भने, अनि म छु कार्यक्रम प्रस्तोता प्रकाश विशे। कार्यक्रम बस्तीका भाका सबैको साझा वा सामुदायिक रेडियो युनिटी 92.2 मेगाहर्जको स्टुडियो डडेलधुराको तेस्रो तलाबाट सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश र इन्टरनेट अनलाइनमा www.radiounity.com.np/unitykhabar.com प्रत्येक दिन बिहान 10 बजेको युनिटी खबरपछि करिब 11 बजेसम्म तपाईँ सुन्दै आउनु भएको छ र आज पनि सुनिरहनु भएको छ भन्ने हामीले विश्वास गरेका छौँ। कार्यक्रमलाई प्रायोजन गरेको छ ओम सिद्धनायक सुनचा दिपसलले, जुन राष्ट्रिय वाणिज्य बैङ्कको तल्लो तला बैतडी रोड बाग बजार डडेलधुरामा रहेको छ। यदि तपाईँ पनि सुनचातीका गरगहना बनाउने तयारीमा हुनुहुन्छ भने एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला ओम सिद्धनायक सुनचा दिपसललाई। यो जानकारी कार्यक्रमको सुरुवातमा तपाईँलाई गराउन चाहे। अब धेरै श्रोताहरू उकाली चढ्दै हुनुहुन्छ होला, ओह्राले झर्दै हुनुहुन्छ होला, लोक भन्ज्याङ चौतारी रस्ते बस्ती जो जहाँ भए पनि कार्यक्रम बस्तीका भाकालाई तपाईँले सुनेर साथ दिइराख्नु भएको छ भन्ने विश्वास गरेका छौँ। कार्यक्रम बस्तीका भाका साताको सातै बार सातै दिन फरक तौरले तपाईँको माझमा आउने गर्छ। आज बिहिबारको बसाई, बिहिबारको बसाई भनेको तपाईँले गीतको बोलपत्ता लगाउने बसाई हो। अब कार्यक्रमको सुरुवातमा हो निष्ठुरी मेरो आँसु झार्यो, विष्णु माझी र ईश्वर भण्डारले स्वरबद्ध गर्नुभएको यो लोक भाका राख्छौँ। हामी एकैछिनमा आउँछौँ, रेडियो युनिटी सुन्दै गर्नुहोला। हजुर, मेरो आलुरी मेरो आँसु झार्यो, संसार जितीले ईश्वर भण्डारी र विष्णु माझीले स्वरबद्ध गर्नुभएको यो लोक भाकाले कार्यक्रम बस्तीका भाकाको सुरुवात सकेका छौँ। अब धेरै तारुकाले चढ्दै हुनुहुन्छ होला, ओह्राले झर्दै हुनुहुन्छ होला, भन्ज्याङ चौतारी रस्ती बस्तीमा जो जहाँ भए पनि कार्यक्रम बस्तीका भाकालाई तपाईँले सुनेर साथ दिइराख्नु भएको छ भन्ने हामीले विश्वास गरेका छौँ। अब कतिपय श्रोताहरू त गोठालो जानुभएको छ होला, वनमा काफलहरू पाकेका छन्, रमाइलो छ, घमाइलो छ, यो घमाइलो मौसममा कार्यक्रम बस्तीका भाकालाई तपाईँले सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने हामीले पूर्ण विश्वास गरेका छौँ। कार्यक्रममा आउनुको लागि हामीले तपाईँको लागि 0996424015 को बाटो खुला गरिसकेका छौँ। यो बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ र कार्यक्रममा आइसकेपछि आज भनेको गीतको बोलपत्ता लगाउने बसाइ हो। आज कुन गीत हो तपाईँले त्यो गीतको बोलपत्ता लगाउनु पर्ने हुन्छ। कार्यक्रमको सुरुवातमा कोही मित्र टेलिफोन लाइनमा आइसक्नु भएको छ, म स्वागत गरिहाल्छु। नमस्कार। नमस्ते दाजु। नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? गोटीबाट हो दाजु, मोहन पराई। मोहन के भन्नुभयो? पोखरा। मोहन जी आराम हुनुहुन्छ? आराम छ दाजु, हजुरबाट युनिटी फंक्शनमा एकदम ठीक ठाक छ। तपाईको सास माया ममताले मोहन जी है? हजुर दाजु। अनि के गरिराख्नु भएको छ यति बेला तपाईले? अहिले कार्यक्रम सुनेर बसिराछु है। कार्यक्रम सुन्दै बसिराख्नु भएको छ, घरमै हुनुहुन्छ या गोठालोतिर हुनुहुन्छ? दरमा काटाइछ भन्नु, दाउरा काट्नु जानु भएको छ। जे होस् रमाइलो छ है। हुन्छ, कार्यक्रममा आउनु भएको छ। अब वन पाखातिर गएर लोक भाकाहरू सुन्न गुनगुनाउनु एकदमै राम्रो लाग्छ है। सायद तपाईँलाई पनि लाग्छ होला आज कार्यक्रम बस्तीका भाकाको बिहिबारको बसाई छ। बिहिबारको बसाई भनेको गीतको बोल पत्ता लगाउने बसाई हो। आज कति नम्बरको गीत रोज्नुहुन्छ तपाईँले? हस् दुई नम्बरको गीत राख्छौँ है त। हस् स्वीकार्नुहोला। मोहन जी हजुर दाजु, मेरी माया बसिराख्यो भने जस्तो दाजु के लाग्यो? भन्नु भन्नु, राम्रोसँग भन्नु, निर्धक्क भएर भन्नु। अलिअलि मिल्दैछ मिल्दैछ, पुनः प्रयास गरौँ। पर्खी बस मेरी माया, सात समुद्र तरेर तिमीलाई भेट्न आउँछु। हुन्छ, यो गीत तपाईँले मिलाउनु भएको छ। अब सोही गीतबाट तपाईँले सम्झना समर्पण छोड्न सक्नुहुनेछ। धन्यवाद छ तपाईँलाई। हस् सुटिन्छौँ, नमस्कार। यति बेला आउनुभएको थियो डोटीबाट मोहन बोहराजी, आउनुभएको थियो, उहाँसँग कुराकानी भइसकेको छ। उहाँले नम्बर दुईमा रहेको पर्खी बस्छ मेरी माया, सात समुद्र तरेर तिमीलाई भेट्न आउँछु, टिका पुण्ड भगेर चलाउनेले स्वरबद्ध गर्नुभएको यो लोक भाकाको बोल पत्ता लगाउनु भएको छ। अब सोही लोक भाका छोटो रूपमा हामी तपाईँको माझमा राख्छौँ। एकैछिनमा आउँछु, तपाईँ रेडियो युनिटी सुन्दै गर्नुहोला। मेरी माया पहाडको कुनामा तिम्रै हुन पाउँछ विश्वास छ मलाई त, तिम्रै हुन पाउँछु। पर्खी बसे मेरी माया, सात समुद्र तरेर तिमलाई भेट्न आउँछु। मेरी माया पहाडको कुनामा तिम्रै हुन पाउँछु विश्वास छ मलाई त, तिम्रै हुन पाउँछु। पर्खी बसे मेरी माया, सात समुद्र तरेर तिमलाई भेट्न आउँछु। पर्खी बसे मेरी माया, सात समुद्र तरेर तिमलाई भेट्न आउँछु। कहिलेसम्म यसरी रुने आरती जम्मै बेच्छ कि यो जुनी सँगै हुन पाउँछ। हजुर, पर्खी बस्छु मेरो माया, सात समुद्र तरेर कहिले भेट्न आउँछौ। मोहन बोहराजीले यो गीतलाई आफ्नो जम्मा पार्नु भएको थियो, यो गीतको बोलपत्र लेखाउनु भएको थियो मोहन बोहराजीले। यो गीत हामीले तपाईँको माझमा राखिसकेका छौँ, जुन गीतमा स्वरबद्ध गर्नुभएको थियो टिकापुन र भगीरथ चलाउनेले स्वरबद्ध गर्नुभएको थियो। अब तपाईँ पनि आउन सक्नुहुनेछ। 0694204015 बाटो हामीले तपाईँको लागि खुला गरेर राखेका छौँ। यो बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ। अब धेरै श्रोताहरू काली चढ्दै हुनुहुन्छ होला, ओह्राली झर्दै हुनुहुन्छ होला। लोक भन्ज्याङ चौतारी रस्ती बस्ती जहाँ भए पनि कार्यक्रम बस्तीका भाकालाई तपाईँले सुनेर साथ दिइराख्नु भएको छ। अब गर्मी पनि बढ्दैछ, गाउँघरतिर रमाइलो भएको छ, गाउँ काट्ने चुड्ने तयारी कतिपय ठाउँहरूमा त सकि सक्नु भएको छ होला, बिउ छर्ने तयारीमा हुनुहुन्छ होला, जो जहाँ भए पनि अब साइडमा रेडियो सुन्दै हुनुहुन्छ होला भन्ने पनि हामीले विश्वास गरेका छौँ। पुनः कोही मित्र आइसक्नु भएको छ टेलिफोन लाइनमा, म स्वागत गरिहाल्छु। नमस्कार। हेलो, नमस्कार, गुड मर्निङ। नमस्कार एन्ड गुड मर्निङ, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? खड्गजी हरामन हुन्छ, एकदम ठिक ठाक छ, तपाईँको साथ सहयोग माया ममताले खड्गजी है। अनि के गरिराख्नु भएको छ यति बेला तपाईँले? घरमै बसिराख्नु भएको छ, साथमा रेडियो युनिटी पनि सुन्दै हुनुहुन्छ। कस्तो लाग्छ तपाईँलाई कार्यक्रम? हुन्छ, आज कार्यक्रम बस्तीका भाकाको बिहिबारको बसाई, बिहिबारको बसाई भनेको गीतको बोल पत्ता लगाउने बसाई हो। आज कति नम्बरको गीत रोज्नुहुन्छ तपाईँले? एउटा गीत मात्रै गएको छ, दुई नम्बरको, अरू चारवटा बाँकी नै छ। हुन्छ, तिन नम्बरको गीत राख्छौँ, तपाईँले गीतको बोल पत्ता लगाउनु पर्ने हुन्छ है। हस्, स्वीकार्नु होला। खड्गजी, कन्फर्म हो? हुन्छ, सही गीतबाट तपाईँले सम्झना समर्पण छोड्न सक्नुहुनेछ। धन्यवाद छ तपाईँलाई। यसपछि मेरो साथीहरूको धेरै हुनुहुन्छ, म देवसम्म नानी हुन्छ, मैले अधिकारी हुनुहुन्छ, यहाँ पाइक हुनुहुन्छ, श्रीराम नेपाली हुनुहुन्छ, अनि दिपक जलन बुढाई हुनुहुन्छ, त्यसै गरी छुटिन्छ। नमस्कार, यति बेला आउनुभएको थियो बैतडीबाट खड्ग सिंह ठगुनाजी आउनुभएको थियो, उहाँले नम्बर तिनमा रहेको म बिनाको गाउँमा रक्षा गर मायालाई हे भगवान भन्ने तिलक ओली र पूर्णकला विशले स्वरबद्ध गर्नुभएको यो लोक भाकाको गीतको बोलपत्ता उहाँले लगाउनु भएको छ। अब छोटो रुममा यो गीत राख्छौँ, हामी एकैछिनमा आउँछौँ, तपाईँ रेडियो युनिटी सुन्दै गर्नुहोला। छावस् उनी बस्ने ठाउँमा रक्षादार मायालाई हे भगवान् खुसी नै खुसी छावस् उनी बस्ने हजुर, मबिनाको गाउँमा रक्षा गरेर मायालाई भगवान् खुसी नै खुसी जाओस् उनी बस्ने ठाउँमा तिलक ओली र पूर्णकला बेसीले स्वरबद्ध गर्नुभएको यो लोक भाका हामीले तपाईँको माझमा राखिसकेका छौँ, जुन लोक भाकाको बोल पत्ता लगाउनु भएको थियो खड्गसिंह ठगुनाजीले। अब तपाईँ पनि आउन सक्नुहुनेछ 0964204415 को बाटो तपाईँको लागि खुला गरेका छौँ। यदि तपाईँले भर्खरै मात्र रेडियो खोल्ने अवसर पाउनु भएको छ भने तपाईँले सुनिराख्नु भएको छ सबैको साझा आवाज सामुदायिक रेडियो युनिटी 92.2 MHz कार्यक्रम बस्तीका भाका। तपाईँले सुनिराख्नु भएको छ बस्तीका भाकाको आज बिहिबारको बसाई। बिहिबारको बसाई भनेको गीतको बोल पत्ता लगाउने बसाई हो। तपाईँ पनि आउन सक्नुहुनेछ, लोक सङ्गीतलाई माया गर्नुहुन्छ, लोक सङ्गीतलाई सुन्नुहुन्छ र त कार्यक्रममा आउनुहुन्छ, एकदम खुसी लाग्छ। श्रोताहरू कोही मित्र आइसक्नु भएको छ, टेलिफोन लाइनमा म स्वागत गरिहाल्छु। नमस्कार। हेलो दाइ नमस्कार। नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? म सिग्नाज मकलको वार्ड नम्बर 4 देखि हो, दिलीप बोली। दिलीप के भन्नुभयो? बोली। दिलीप जी आराम हुनुहुन्छ? हजुर दाइ म आराम छु, बरु आफ्नो सुना। एकदम ठिकठाक छ, तपाईँको सास गुमाया ममताले दिलीप जी है। हजुर दाइ। अनि के गरिराख्नु भएको छ यति बेला तपाईँले? अहिले गोठालो छु भन्नु पर्छ दाइ। एक्लै हुनुहुन्छ या साथीहरूसँग? एक्लै छु भन्नु पर्छ। साथमा रेड युनिटी सुन्दै हुनुहुन्छ है? हजुर। कस्तो लागिरहेछ कार्यक्रम तपाईँलाई? रमाइलो लागिरहेछ भन्नुपर्छ। काफल पाक्यो कि नै बैतडीतिर? पाकिसक्यो भन्नुपर्छ दाइ। अब दिलीपजीले कहिले ल्याउनुहुन्छ हाम्रो लागि है? ल्याउनुहुन्छ कि नै दिलीपजी? ल्याउनुहुन्छ। हुन्छ, कार्यक्रममा आउनुभएको छ आज बिहिबारको बसाई। बिहिबारको बसाई भनेको गीतको बोल पत्ता लगाउने बसाई हो। आज कति नम्बरको गीत रोज्नुहुन्छ तपाईँले? हुन्छ 4 नम्बरको गीत राख्छौँ है त। हजुर हस् स्वीकार्नुहोला। दिलीपजी दिलीपजी आउनुभएको थियो, अलिअलि मिलाउँदै हुनुहुन्थ्यो, सायद छुटेर गइसक्नु भएको छ। पुनः आउनुहोला। 0994204415 बाटो तपाईँको लागि खुला गरेर राखेका छौँ। यो बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ। आज बिहिबारको बसाई, बिहिबारको बसाई भनेको तपाईँकैले गीतको बोलपत्तालाई गर्ने बसाई लिएर हामी तपाईँको माझमा आएका छौँ। अब धेरै श्रोताहरू उकाली चढ्दै हुनुहुन्छ होला, ओह्राली झर्दै हुनुहुन्छ होला, लोक भन्ज्याङ चौतारी रस्ती बस्ती जो जहाँ भए पनि कार्यक्रम बस्तीका भाका तपाईँले सुनेर साथ दिइराख्नु भएको छ भन्ने विश्वास गरेका छौँ। पुनः कोही मित्र टेलिफोन लाइनमा भन्दै थिए तर छुटेर गइसक्नु भएको छ। प्रकाशजी भन्दै हुनुहुन्छ प्रविधिबाट भरतजीले एकदमै साथ सहयोग गरिराख्नु भएको छ मलाई। पुनः आइसक्नु भएको छ कोही मित्र, म स्वागत गर्छु। नमस्कार। हेलो नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? श्रीजी आराम हुनुहुन्छ? एकदम ठिकठाक छ। तपाईँको साथ सहयोग माया ममताले यति मिठो साथ तपाईँको पाएका छौँ, के नै हुन्छ र है हामीलाई। अनि के गरिराख्नु भएको छ यति बेला तपाईँले? घरमै रेडियो सुन्दै बसिरहेको अवस्था है, एकदम काफल खाँदै भनौँ है त। काफल आफू मात्रै खाने हो कि हामीलाई पनि ल्याउने हो श्रीजी? भोलि पर्सितिर डडेलधुरातिर अब आएपछि लिएर आउँला नि त है, हामी आशामा हुन्छौँ है त। ल ल हुन्छ हुन्छ अवश्य नि है, पक्कै पनि हामी आशामा हुन्छौँ, हाम्रो श्रीजीले पक्कै पनि ल्याउनुहुन्छ हाम्रो लागि, विश्वास छ। हुन्छ, कार्यक्रममा आउनुभएको छ, एकदम मिठो कुराकानी भयो। आज बिहिबारको बसाई, बिहिबारको बसाई भनेको गीतको बोल पत्ता लगाउने बसाई हो। आज कति नम्बरको गीत रोज्नुहुन्छ श्रीजी तपाईँले? मेरो लागि भर्खरै बजिसकेको छ 4 नम्बरको गीत, मैले सुनिसकेको छु गीत खेलेछु भनौँ है, मेरो म भन्छु है त। हुन्छ सुरु गर्नु। डाँडै बिसाउने भन्ने अरू बानी राम्रो छ, मेरो सानीको एउटा बानी सुन्न चाँडै रिसाउने भन्ने त्यस्तो जस्तो लाग्यो है, अब दुःखको कुरा है। हजुर हजुर, चाँडै रिसाइहाल्ने, नरिसाउनु यो यातावात म भन्न चाहन्छु है, नरिसाउनु होला। हुन्छ, कार्यक्रम आउनुभएको छ, तपाईँले गीतको बोल पत्ता लगाइसक्नु भएको छ, अब सोही गीतबाट तपाईँले सम्झना समर्पण छोड्न सक्नुहुनेछ। फर्स्ट अफ अल हजुरलाई सम्झन चाहन्छु, अनि टेक्निकली सपोर्टमा साथ दिनुहुने मित्रलाई एकदम हर्षित गर्न चाहन्छु, र अनि जति पनि साथीहरू रेडियो युनिटी 92.2 MHz सुनेर बसिरहनु भएको छ, सम्पूर्ण साथीहरूलाई श्री सुजाको आवाजसँग सिटी पर्सिज हुनुहुन्छ, सम्पूर्णलाई सम्झना भन्दै एउटा बिदा। हुन्छ छुट्टिन्छौँ, नमस्कार। यति बेला आउनुभएको थियो डोटीबाट श्री पूजाराजी आउनुभएको थियो, उहाँसँग कुराकानी भइसकेको छ। उहाँले नम्बर 4 रहेको अरू बानी राम्रो छ मेरी सानोको, तर एउटै बानी खराब चाँडै रिसाउने, वसन्त थापा र पूर्णकला विशेषले स्वरबद्ध गर्नुभएको यो लोकभाकाको गीतको बोलपत्ता लगाउनु भएको छ। अब सोही लोकभाका छोटो रूपमा हामी तपाईँको माझमा राख्छौँ, एकैछिनमा आउँछौँ, रेडियो रेडी सुन्दै गर्नुहोला। Oh, oh, oh. छिन छिन मेरी सौछी रिश्मा पारी पीरा तिमी सौछी डाँडै बिसाउने अरू पनि राम्रो छ मेरी सानोको एउटा पनि सुधार चाँडै बिसाउने अरू पनि राम्रो छ मेरी सानोको एउटा पनि सुधार चाँडै बिसाउने हजुर सबै कुरा राम्रो छ मेरो राजाको एउटै ढक्नी पानीले पार्छ रिसाउन पूर्णकला विषय र वसन्त थापाले स्वरबद्ध गर्नुभएको यो लोकभाका हामीले तपाईँको माझमा राखिसकेका छौँ। जुन लोकभाकाको बोलपत्ता लगाउनु भएको थियो सुरेश पूजाराजीले यो गीतको बोलपत्ता लगाउनु भएको थियो, अब तपाईँ पनि आउन सक्नुहुनेछ 0964204215 बाटो हामीले खुला गरेर राखेका छौँ। यो बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ। पुनः कोही मित्र आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, सिसाको पर्दा पारीबाट भरतजीले भन्दै थिए तर छुटेर गइसक्नु भएको छ भनिराख्नु भएको छ। पुनः आउनुहोला 0964204215 बाटो खुला गरेर राखेका छौँ। यो बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जो जहाँ जे गर्दै जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला र कार्यक्रम बस्तीका भाका पनि सुनेर साथ दिइराख्नु भएको छ भन्ने विश्वास हामीले गरेका छौँ। लोकसङ्गीतलाई माया गर्नुहुन्छ, लोकसङ्गीतलाई सुन्नुहुन्छ र त कार्यक्रममा हुनुहुन्छ, कति खुसी लाग्छ तपाईँसँग कुराकानी गर्न पाउँदा। पुनः कोही मित्र आइसक्नु भएको छ, टेलिफोन लाइनमा म स्वागत गरिहाल्छु। नमस्कार हजुर। हेलो दाजु, नमस्ते। नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? दिपकजी हराम हुनुहुन्छ? एकदम ठिक ठाक छ मेरो लगायत रेडियो युनिटी परिवारको है। अनि के गर्नुहुन्छ दिपकजी तपाईँले? बसी बसाइ ल के गर्नुहुन्छ? अहिले के गरिराख्नु भएको छ तपाईँ? घरमै हुनुहुन्छ या गोठालोतिर जानुभएको छ? घरमै हुनुहुन्छ है। हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कति नम्बरको गीत रोज्नुहुन्छ तपाईँले? नम्बर 5। हुन्छ, 5 नम्बरको गीत राख्छौँ हामी है त। हजुर, हस् स्वीकार्नुहोला। दिपकजी दिपकजी आउनुभएको थियो टोटीबाट, छुटिएर गइसक्नु भएको छ। तपाईँ पुनः आउनुहोला, एकजनासँग हामी कुराकानी गर्न सक्छौँ। अझै टाइम छ हामीसँग थोरै, अब बाँकी थोरै छ, एकजनासँग त कुराकानी गरिहालौँ किनकि छुट्टिने मन त त्यति छैन। तर पनि के गर्ने, हाम्रो समय त सिद्धि नै लागेको, परबाट हात हल्लाइसक्नु भएको छ भरतजीले। तैपनि आउन सक्नुहुनेछ, एकजनासँग हामी कुराकानी गर्न सक्छौँ। तपाईँ आउन सक्नुहुनेछ 0964204215 बाटो तपाईँको लागि हामीले खुला गरेर राखेका छौँ। यो बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ। कोही अन्तिम भाग्यमानी कलर आइसक्नु भएको छ टेलिफोन लाइनमा, म स्वागत गरिहाल्छु। नमस्कार हजुर। हजुर नमस्कार। हजुर नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? सङ्गीतजी आराम हुनुहुन्छ? एकदम ठिक ठाक छ। तपाईँको यति मिठो साहस सहयोग माया ममता छ है। अनि के गरिराख्नु भएको छ यति बेला? यतिखेर बाबा बसिरहेको अवस्था, दाईको बिहेमा छु भन्नुपर्छ है त। बिहेमा रमझममा हुनुहुन्छ है? हजुर हजुर, एकदम जोस रमाइलो छ। हजुर हजुर, हुन्छ, कार्यक्रमको अन्त्यतिर पुगिसकेका छौँ। अब हामीसँग टाइम थोरै बाँकी छ। आज कति नम्बरको गीत रोज्नुहुन्छ तपाईँले? आज 1 नम्बरको। हुन्छ, 1 नम्बरको गीत राख्छौँ हामी है त। हजुर, हस् स्वीकार्नुहोला। संगीत जी हवा सरको भन्ने गीत हो सर रामजी खाएको शर्मा सर जी कन्फर्म हुनुहुन्छ एकदमै कन्फर्म छ त्यही होला जस्तो लाग्यो जस्तो मात्रै लाग्यो त हजुर हजुर त्यही हुन्छ हवा सर त्यस्तै म्युजिक त्यस्तै बुझ्रा है म्युजिकबाट नै चिन्नु पर्ने हो तर पुनः प्रयास गर्नुहुन्छ या छुट्टिनुहुन्छ ल त्यसलाई राखिदिनु ल नमिले तपाईँले भन्नुभएको त मिलेन त गीत त अनि के रहेछ सर कसरी राख्ने अब नमिलेपछि हुन्छ छुट्टिन्छौँ है त हस् छुट्टिन्छौँ नमस्कार यति बेला आउनुभएको थियो बैतडीबाट सङ्गीत परियारजी आउनुभएको थियो उहाँले एक नम्बरको गीत रोज्नु भएको थियो तर गीतको बोल उहाँले पत्ता लगाउन सक्नु भएन छुटेर गइसक्नु भएको छ अब हामीले पनि छुट्टिनुपर्छ किनकि कार्यक्रमको निर्धारित समय सकिएको इसारा प्रविधिबाट भरतजीले अघि नै गरिसक्नु भएको थियो तर तपाईँसँग कुरा गर्ने मन हुँदाहुँदै यहाँसम्म म पुगिहालेँ आज छुट्टी हामी भोलि अवश्य तपाईँको माझमा आउनेछौँ यति बेलासम्म कार्यक्रम बस्तीका भाका सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ त्यसै गरी कार्यक्रममा फोन लगाउँदै हुनुहुन्थ्यो तपाईँको फोन लागेन निराश नहुनुहोला भोलिको बसाइमा तपाईँको फोन अवश्य लाग्नेछ आज कार्यक्रममा आउनुभयो गीतको बोल पत्ता लगाउनुभयो सम्पूर्णलाई धन्यवाद छ त्यसै गरी कार्यक्रम सुनेर रमाइलो मानेर सुनिदिनुभयो तपाईँलाई पनि धन्यवाद छ त्यसै गरी कार्यक्रमलाई प्रायोजन गर्ने ओम सिद्धनायक सुनजाति पसललाई पनि म धेरै धेरै धन्यवाद दिन्छु यदि तपाईँ पनि सुनजातिका गरगहना बनाउने तयारीमा हुनुहुन्छ भने एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला ओम सिद्धनायक सुनजाति पसललाई जुन राष्ट्रिय वाणिज्य ब्याङ्कको तल्लो तला बैतडी रोड बाघ बजार डडेलधुरामा रहेको छ त्यहाँका सेवा सुविधाहरू थुप्रै रहेका छन् आधुनिक डिजाइनका गरगहना तपाईँ पाउनुहुनेछ नापतौलमा शुद्धता भएको बिना रसायनका गरगहना पाइने कम्प्युटर प्रणालीबाट नापतौल गरिनुका साथै पुराना गरगहनाहरूलाई रिपेयरिङ गरेर नयाँ गरगहना बनाउने सिस्टम रहेको छ ओम सिद्धनायक सुन जाति पसलमा जहाँका प्रुफ राइटर हुनुहुन्छ डिलाराम बरालजी हुनुहुन्छ यदि तपाईँ ओम सिद्धनायक सुन जाति पसलको बारेमा विस्तृत जानकारी लिन चाहनुहुन्छ भने 9847104912 फोन गरेर तपाईँ विस्तृत जानकारी लिन सक्नुहुनेछ यो जानकारी तपाईँलाई गराउँछु र अन्त्यमा धन्यवाद दिनै पर्ने हुन्छ यति बेलासम्म मेरो आवाजलाई अनि तपाईँको आवाजलाई तपाईँको रेडियो सेट मोबाइल सेट र इन्टरनेटसम्म पुर्याउनुको लागि टेक्निकली सपोर्ट गर्नुभयो भरतजीलाई पनि विशेष धन्यवाद दिँदै अन्त्यमा तपाईँको माझमा नम्बर 5 रहेको हाम्रो माया छुट्यो दबाबमा भन्ने गीत तपाईँको माझमा छोड्दै म बोल्ने मान्छे प्रकाश विशी पनि आजको बसाइबाट बिदा हुन्छु भोलिको बसाइमा अवश्य आउनेछौँ हवस् त नमस्कार तपाईँको बाँकी पल शुभ रहोस् सानो तिम्रे खाना खोजु बाडुल्की लाइदिन्छ भुल्न खोजे झनै याद आइदिन्छ हाम्रो माया छुट्यो सानो तिम्रे